السلام عليكم ورحمة الله وبركاته. كيسے ہیں آپ لوگ؟ Excited؟ الحمدللہ. چلیے، ہمیشہ کوئی ایسا موقع ہوتا ہے تو مجھے پہلا دن ضرور یاد آتا ہے کہ جب ہم کچھ کہتے ہیں تو اللہ تعالیٰ پھر اس کو کیسے نبھا بھی دیتا ہے نا، اور پھر یہ بھی یاد آتا ہے کہ آخری دن بھی آئے گا. جب انسان ایک سے دوسری منزل پہ جاتا ہے تو کچھ نہ کچھ تو تبدیلیاں ہوتی ہیں زندگی میں، اور یہی اصل میں یہ وقت ہمیں سکھا رہا ہے کہ لگے رہیں گے تو کہیں نہ کہیں تو پہنچیں گے. جو پھل درخت کے ساتھ رہتے ہیں وہ پک ہی جاتے ہیں آخر، اور جب ہم گھر سے پہلا قدم نکالتے ہیں تو ہمیں اپنی منزل دکھتی نہیں ہے، چاہے وہ کتنی ہی دور ہو یا قریب ہو، چاہے ساتھ والی گلی میں جانا ہو، نہیں دکھتی. لیکن جب چلتے جاتے ہیں تو ایک وقت آتا ہے کہ وہ منزل پھر سامنے آ جاتی ہے. اسی طرح جب ہم قرآن پاک کا سفر شروع کرتے ہیں تو شروع میں دکھتا نہیں ہے کہاں پہنچیں گے، کیا اینڈ ہے، کہاں تک پڑھیں گے، اب یہ کب ہوگا، لیکن پھر ایک وقت آتا ہے کہ وہ منزل جو ہے وہ انسان کے بالکل سامنے ہوتی ہے. اسی طرح میں محسوس کرتی ہوں کہ ایک وقت آئے گا کہ ہم جنت میں ہوں گے. آج کہنا مشکل لگتا ہے، یہ لگتا ہے یہ کیسے ہوگا، لیکن ہوگا. ہمارا یقین ہے، ہمیں اس بات پہ پورا یقین ہے کہ ایک وقت آئے گا کہ جنت میں ہم، اگر اللہ نے ہمیں لے گئے، لیکن انشاءاللہ تعالی امید تو کرنی ہے. پھر ہم یاد کریں گے ان لمحوں کو، ان دنوں کو، یہ سب گزر جائیں گے، یہ نہیں رہیں گے باقی، لیکن انشاءاللہ تعالی ہم لوگ اس سفر کے ساتھ اللہ تعالی کی مدد کے ساتھ کریں گے ہی. تو چلیے ہم ایسا کرتے ہیں کہ آج پہلے لفظی ترجمہ لکھ لیتے ہیں. نحمدہ و نصلی علی رسولہ الکریم، اما بعد فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری و یسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. رب یسر ولا تعسر وتمم بالخیر. رکوع نمبر 16، آیت نمبر 130 سے 141 تک. رکوع نمبر 16، آیت نمبر 130 ٹو 141، سورۃ البقرہ. سب سے پہلے ہم لفظی ترجمہ دیکھیں گے اس رکوع کا. جو لکھتے نہیں وہ کم از کم قرآن پاک پہ ضرور دیکھا کریں، اور ساتھ ساتھ دعائیں مانگا کریں کہ ہم بھی اس کو لکھنے کے قابل ہوں، اور اللہ کی اس بات کو پڑھنے کے دوران ہم اس کو سمجھ بھی سکیں. آیت نمبر 130 سے، وَمَن يَرْغَبُ، اور کون ہے جو منہ موڑتا ہے، ام ملت ابراہیم، ابراہیم علیہ السلام کے طریقے سے، الا مگر، من سفیہ، جس نے بے وقوف بنایا، نفسہ، اپنے آپ کو، ولقد، اور البتہ تحقیق، استفیناہ، ہم نے چن لیا اس کو، فی الدنیا، دنیا میں، وَإِنَّهُ، اور بے شک وہ، فی الآخرتی، آخرت میں، لمن، البتہ ہوگا، الصالحین، صالحین میں سے، نیک لوگوں میں سے. اس قال له، جب کہا اس کو، ربه، اس کے رب نے، اسلم، فرما بردار ہو جا. قال، اس نے کہا، اسلم تو میں فرما بردار ہو گیا لرب العالمین رب العالمین کے لیے. ووصى اور وصیت کی بها اس کی ابراہیم علیہ السلام نے. میں یہاں رک کے پھر آپ کے شعور کو بیدار کروں گی. ابراہیم لفظ کے اوپر جو پیش ہے اس کا مطلب ہے نے, کیونکہ ابراہیم فائل بن رہے. اگر ابراہیم ماں ہوتا تو پھر کوئی اور ابراہیم علیہ السلام کو وصیت کر رہا ہے. تو یہاں سے آپ دیکھیں کہ عربی میں ایک ایک لفظ جو ہے وہ کتنا درست ہے اپنی جگہ پہ, اور ہم تھوڑی سی تبدیلی کریں تو معنی بالکل بدل جاتا ہے. بنی ہی اپنے بیٹوں کو و یعقوب اور یعقوب علیہ السلام نے. یا بنیا اے میرے بیٹو, ان اللہ یقیناً اللہ تعالی نے استفا لکم چن لیا تمہارے لیے الدین دین کو فلا تموتن پھر ہرگز نہ تم مرنا الا مگر اس حال میں وانتم اور تم مسلمون فرما بردار ہو. ام کنتم یا تھے تم شہداء حاضر اس حضرہ جب آئی یعقوب الموت یعقوب علیہ السلام کو موت. اذ قالا جب کہا لبنی ہی اپنے بیٹوں سے ما تعبدونا کس کی تم عبادت کرو گے من بعدی میرے بعد. قالو انہوں نے کہا نعبدو ہم عبادت کریں گے الہ کا تیرے معبود کی و الہ آبائی کا اور تیرے آباؤ اجداد کے معبود کی ابراہیم علیہ السلام و اسماعیل اور اسماعیل علیہ السلام و اسحاق اور اسحاق علیہ السلام الہ واحد ایک معبود کی. ونحن اور ہم لہو اس کے لیے مسلمون فرما بردار ہیں. تلک امتن وہ ایک جماعت قد خلت تحقیق گزر گئی لہا اس کے لیے ماں کسبت جو اس نے کمایا ولکم اور تمہارے لیے ماں کسب تم جو تم نے کمایا ولا تسألونا اور نہ تم سوال کیے جاؤ گے اما اس کے بارے میں جو کانو تھے وہ یعملون وہ عمل کرتے. وقالو اور انہوں نے کہا सुकूनो हो जाओ, हुदन यहूदी औ नसारा या नसरानी, तहतदु तुम हिदायत पा जाओगे। कुल कह दीजिए, बल मिल्लती बल मिल्लता बल्कि तरीका, स्लैश डाल के दीन भी लिख सकते हैं, इब्राहीम इब्राहीम अलैहिस्सलाम का, हनीफन जो यकसू थे फोकस्ड, वमा काना और नहीं थे, मिनल मुशरिकीन मुशरिकों में से, कुलू तुम सब कहो, आमन्ना बिल्लाही ईमान लाए हम अल्लाह पर, वमा उन्जिला और जो उतारा गया, इलैना हम पर, वमा उन्जिला और जो नाजिल किया गया, इला इब्राहीमा तरफ इब्राहीम अलैहिस्सलाम के, व इस्माईला और इस्माईल अलैहिस्सलाम के, व इसहाका और इसहाक अलैहिस्सलाम के, व याकूबा और याकूब अलैहिस्सलाम के, वल असबात और औलादे, वमा ऊतिया और जो दिए गए, मूसा मूसा, व ईसा और ईसा अलैहिस्सलाम, वमा ऊतिया और जो दिए गए, अन्नबियूना सारे नबी, मेर रब्बिहिम अपने रब की तरफ से, ला नुफर्रिकु नहीं हम फर्क करते, बैन अहदिन दरमियान किसी एक के, मिनहुम इनमें से, वनाहनु और हम, लहू उसके लिए, मुस्लिमून फर्मा बरदार हैं, फ़ैन आमनु फिर अगर वो ईमान लाएं, बिमिसली मानित इसके जो, मा जो, बिमिसली इसकी मानित, मा जो, आमन तुम ईमान लाए तुम, बिही साथ इसके, फ़क़द इहतदौ फिर बिला शुबा वो हिदायत पा गए, वइन तवल्लौ और अगर वो मुंह फेरे, फइन्नमा फिर बेशक, हम वो, फी शिकाक जिद में हैं, फसयकफीकहुमुल्लाह फिर अनकरीब काफी होगा तुझे उनकी तरफ से अल्लाह, कोई लफ्ज छुटने ना पाए, फा फिर सीन अनकरीब यकफी काफी होगा का तुझे हम उनसे या उनकी तरफ से अल्लाहु अल्लाह, वहुवा और वो, अस्समीउ खूब सुनने वाला, अल अलीम खूब जानने वाला है, सिबगत अल्लाह रंग अल्लाह का, वमन अहसनु और कौन ज्यादा अच्छा है मीन अल्लाह ही अल्लाह से सिबगा रंग में वनाहनो और हम लहू उसके लिए आबिदून इबादत करने वाले हैं। कुल कह दीजिए अतुहाजूनना क्या तुम झगड़ा करते हो हमसे फिल्लाही अल्लाह के बारे में वहुवा हालांकि वो रब्बुना रब है हमारा। वारब्बुकुम और तुम्हारा भी रब है। वलना और हमारे लिए आमालुना हमारे आमाल हैं। वलकुम और तुम्हारे लिए आमालुकुम तुम्हारे आमाल हैं। वनाहनो और हम लहू उसके लिए मुखलिसून खालिस हैं। अम तकुलूना क्या तुम कहते हो इन्ना बेशक इब्राहीमा व इस्माईला व इसहाका व याकूब इब्राहीम और इस्माईल और इसहाक और याकूब अलैहिस्सलाम वल असबात और इसकी औलाद कानू थे हुदन यहूदी औ नसारा या ईसाई। कुल कह दीजिए अअन्तुम क्या तुम आलमू ज्यादा जानते हो अमिल्लाह या अल्लाह। वमन अज़लमु और कौन बड़ा जालिम है मिम्मन इससे जो कतमा छुपाए शहादतन गवाही को इंदहू जो इसके पास है मिनल्लाही अल्लाह की तरफ से वमल्लाहू और नहीं है अल्लाह बिगाफिलिन गाफिल इससे अम्मा इससे जो तामलून तुम सब करते हो तिल का वो उम्मतुन एक जमात थी या ये वो एक जमात थी कद खलत यकीनन गुजर चुकी लहा उसके लिए माँ कसबत जो उसने कमाया वलकुम और तुम्हारे लिए माँ कसब तुम जो तुमने कमाया वला तुसअलूना और न तुम सवाल किए जाओगे अम्मा इस चीज के बारे में कानू थे वो या मलून वो सब अमल करते। बस जी।